नमस्कार अनि धेरै धेरै स्वागत छ कार्यक्रम लोकझङ्कारमा। तपाईँलाई स्वागत गर्न चाहन्छु दर्पण पारीका मित्र राजसँगै म छु तपाईँकै लोकभाकाको मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.np पनि विश्वभर एकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोक झङ्कारको व्यवसायलाई लिएर हामी हरेक दिन आउने गर्छौँ। 10 बजेपछि बिहानको 10 बजे लगत्तै समाचारपछि हामी आउने गर्छौँ। आजको आइतबारे व्यवसायमा हामी पुराना भाकाहरू सुन्छौँ, विशेष गरी पुराना खालका भाकाहरू, पुराना जुन दिन हामीले सुन्दाखेरि अझै कति मिठा लाग्छन् ती भाकाहरू सुनाउने गर्छौँ। कार्यक्रमको सुरुवातमा हामी एउटा भाकालाई जोड्छौँ यो समयमा, र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज, सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरि एकै साथ सुनिराख्नु भएको छ। हामी हरेक दिन फरक प्रस्तुतिको साथमा उपस्थित हुने गर्छौँ कार्यक्रम लोकझङ्कारको विषयमा। कहिले नयाँ गीतहरू बजाउँछौँ हामी, कहिले भर्खरै आएका नयाँ लोकगीतहरू बजाउँछौँ, कहिले पुराना भाकाहरू बजाउँछौँ। आज यो आइतबारे विषयमा पुराना खालका भाकाहरू, जुन भाकाले हाम्रो मनमुटुमा बस्न सफल भएको छ त्यही भाकाहरू गाउँछौँ। सुरुवातमा एउटा भाकालाई राख्छु म, पुरानो भाका, तपाईँ सबैको लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै गर्नुहोला। अल्लाह रे नानी के सुन मल्लाउनी गई बेसी नाहुनी नानीदेखि माया लाउने बानी पऱ्यो, यस्तै भाका तपाईँलाई मैले राखेँ। झलकमान गन्धर्वको आवाजमा सजिएको यो पुरानो भाका तपाईँलाई अवश्य पनि मन पऱ्यो होला। कार्यक्रम लोकझङ्कारको बसाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम लोकझङ्कारलाई लिएर हामी आउने गर्छौँ हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्म यो व्यवसाय बस्नको लागि आउने गर्छौँ। यो व्यवसायमा रहेर हामी कहिले पुराना गीतहरू राख्छौँ तपाईँमा, कहिले नयाँ भर्खरै बजारमा आएका लोकसङ्गीतहरूलाई बजाउँछौँ। आज चाहिँ आइतबारे बसाइमा हामी पुराना भाकाहरू सुन्छौँ, र अर्को भाका सुन्ने बेला भएको छ यो समयमा। अर्को भाका राख्न चाहन्छु यो समयमा तपाईँ सम्पूर्णको लागि, यो भाका मात्र तपाईँको लागि रेडियो अर्पण सुन्दै गर्नुहोला।

सिसा पारिरहेर मलाई साथ दिइराखेको छ राजको र बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र कार्यक्रम लोकझङ्कारको बसाइँलाई हामी हरेक दिन लिएर आउँछौँ दस बजेपछि बिहानको दस बजेपछि करिब करिब एघार बजेसम्म रहन्छौँ र यो बसाइँमा रहेर हामी पुराना तथा नयाँ लोकभाकाहरू सुन्छौँ आज आइतबारी बसाइँ यो बसाइँमा रहेर हामी पुराना लोकभाकाहरू सुन्छौँ आज पनि सोही क्रममा तपाईँलाई पुराना लोकभाकाहरू सुनाइरहेका छौँ र सुनिरहेका पनि छौँ अब अर्को लोकभाका राख्छु यो पछि र कार्यक्रम लोकझङ्कारको यो बसाइँलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा सुनिराख्नु भएको छ अर्को एउटा लोकभाका सुन्छौँ यो समयमा रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर सुन्दै गर्नुहोला पारी निर्माया वारी मरुने यस्तै पुरानो भाका तपाईँ माझ हामीले राख्यौँ प्रेमराज महद अनि साथीहरूको स्वरमा सजिएको यो मिठो भाका तपाईँ माझ राख्दा राख्दै अब भने कार्यक्रम लोकझङ्कारको आजको यो बसाइँबाट छुट्टिने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद प्रविधिमा रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै लोकभाकाको मित्र म दिपेन्द्र पनि छुट्टिन चाहन्छु हस् त नमस्कार गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह्न 12 बजे शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो 1 बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान 10 बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुर आउनु भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर